اور تربیتی مطابق سے خاص طور سے رمضان کے روزوں کو کرنے کی تصویر بات ہوتی ہے. اس کے لیے میں نے تلاوت کا بھی کرایا, درمی شریف کا بھی کرایا. یہ سب اعمال ایسے ہیں کہ ان کو جاری رکھنے کی ضرورت ہے. تلاوت کو بھی جاری رکھیں, ذکر کو بھی جاری رکھیں. اس میں سے ایک بہت معتمد شان فریضہ نماز کا ہے. زیادہ سابقہ سال میں اسی سے پڑھ رہا ہے لوگ, اور اللہ تعالیٰ نے اس کو 5 مرتبہ فرض کیا ہے. روزہ رمضان میں ایک ہی مرتبہ, ہر کی عمر میں ایک ہی مرتبہ, دوران ہور ہو نصاب و کبھی ایک ہی مرتبہ, لیکن نماز کا تعلق سامنا ہے. جو ہے کہ علماء لکھتے ہیں کہ حج کے لیے جائے تو اس کے لیے جائے نہیں کوئی نمازوں کو ترک کرے. عام طور سے ترک ہو جاتی ہے نماز. آپ ایک فریضے کو ادا کرنے کی جائے اور مانو کتنے فریضے آپ قائم کرنے جائے, سبھی کی مجھے کچھ کرا کرتی ہے جس میں پیدا ہوتی ہے, اس کا بھی اہتمام ہونا چاہیے. عورتوں کو بھی اس کا اہتمام کرنا چاہیے. نماز بہت بڑی, نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, بتاؤ اگر تمہارے گھر کے سامنے کوئی نہر ہو, پانی جاری شادی ہو, اور 5 مرتبہ کوئی اسے غسل کرتا تو کیا اس کے بدن پر مرد گزر رہے ہیں؟ صاحب آیا کیا نہیں, کیسی مثال دیا ہے نماز کے بارے میں, کیسی مثال, کوئی دوسرا نہیں دے سکتا. بتلاؤ تمہارے گھر کے سامنے کوئی نہر ہو, پانی جاری ہو, ساری ہو, اب کوئی شخص 5 منٹ روز میں ہو سکتا ہوں تو کیا اس کے بدن پر مائل گزر گزرے ہیں؟ صاحب آنا کیا نہیں. کہیں یہی حال نماز کا ہے. جو 5 وقت نماز پڑھے گیا تو اس کے دل پر مل گزر کر گناہوں کا اثر نہیں رہ جائے گا, تمام ہو جائے گا. اس نہر کے پانی سے بدن کی پاکی صفائی حاصل ہوتی ہے, اور نماز جو 5 مرتبہ پڑھتے ہو اور اس سے جو غسل ہوتا ہے وہ تو تمہارے پاکی گناہوں کو بھی مٹا دیتا ہے. باقی مل گزر ظاہر غسل کرو تو ظاہر مل گزر بھی جائے گا, لیکن اس نماز میں تو باطنی جو میل گزر ہے وہ سب ضائع ہو جاتا ہے. حدیثوں میں آتا ہے نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ایک نماز سے دو سے نماز کے درمیان جو گناہ تھا معاف فرما دیتا ہے, جمعہ سے جمعہ تک کے گناہوں کو معاف فرما دیتا ہے. حج کے بارے میں آتا ہے گناہوں معاف کر دیتا ہے. اس طرح پر ہم کو اور آپ کو نماز کی بھی پابندی کرنی چاہیے, روزہ رکھ لیا. بہت سے لوگ حج کے لیے جا رہے ہیں, یہاں تو اور زیادہ حج کے لیے جا رہا ہوں, میں بچوں کے حج کے لیے جا رہا ہوں. کوشش یہ ہوتی ہے کہ الحمدللہ مسلمانوں کو اتنی وسعت ہے سب جا رہے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ ان کو 5 صاف رہی لے آئے, وہاں سے آداب کے رعایت کی توفیق ہو. تو حج جا رہے ہیں, حج کو بھی قاعدے سے کرنا ہے, نماز کو خاص طور سے ادا کرنا ہے, جہاں کا ممکن ہونا جماعت سے نماز پڑھنا چاہیے, جس کے اہتمام میں کچھ کمی بھی ہو رہی ہے. ہمارے بزرگ جی جماعت کی نماز میں بڑی اہمیت دیتے تھے. خود ہمارے حضرت ماں شاہ سے زیادہ مریض تھے, ہم اس میں زیادہ معبود تھے, لیکن پڑھا کر کے لے جاتے تھے, تراوی میں لے جاتے تھے, درد کھولا بھی ہوتا تھا, انگیزی لے آتے تھے, تیل کی بارش ہوتی پھر اٹھتے تھے. اس طرح تو ہمارے بزرگان دین نماز ادا کرتے تھے جماعت کے ساتھ. اس بنا پر ہم نے آپ کے ایک فریضہ ادا کیا, اللہ تعالیٰ اس کو قبول فرمائے, اور اسی کے جائزے کے لیے, اس کے وقت کے لیے, اس کی اجرت کے لیے ہم حاضر ہوئے ہیں. اب آئندہ ہمارے سامنے نماز ہے, جو لوگ حج کرنے جا رہے ہیں حج ہیں, اس بنا پر نماز کا اہتمام بہت ضروری ہے, خود بھی کریں, اپنے بچوں سے بھی کرائیں. نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, تمہارے بچے جب 7 سال کے ہو جائیں تو مرو اولاد کو, اپنے اولاد کو نماز کا امر کرو, اور 10 سال کے ہو جائیں تو ان کو مارو. کتنی پابندی, کہاں کوٹائی ہے, سب کے ہو رہی ہے. اس بنا پر اللہ تعالیٰ سے دعا بھی کریں کہ اللہ تعالیٰ نماز کی پابندی کی توفیق دے, اپنے بچوں کو توفیق پابندی کرانے کی توفیق دے. اس بنا پر نماز کے بارے میں پہلے دن میں بات آئی, میں نے نماز کے بارے میں کہا ان شاء اللہ نماز کی پابندی کرتے رہیں گے, اللہ کی رحمت مقبول ہوگی. جب بندہ سجدہ کرتا ہے تو سب سے زیادہ قریب اللہ کے ہوتا ہے, تو سجدہ تو نماز ہی بھی کرتا ہے, معلوم ہوا کہ اللہ کے قرب کے لیے نماز ہے, اس کا قرب حاصل ہوتا ہے. اللہ کے سامنے کھڑا ہے, کھڑے ہو کر کے بندگی کا اظہار کر رہا ہے, رکو کیا جھکیا بندگی کا اظہار کیا ہے, اس سے زیادہ سجدے میں چلا گیا اس سے زیادہ بندگی کا اظہار. اس سے بڑھ کے کیا ہوگا کہ ہم نے پریشانی کو جو افضل اعلیٰ ہے, اشرف اعلیٰ ہے پریشانی, اس کو اب رائے دنیا کے سب سے ذلیل چیز مٹی ہے, اس پر ہم نے کہہ سے بڑھ کے کیا عبادت کی یہ شان, جو سب سے زیادہ اعلیٰ پریشانی, سب سے اعلیٰ اشرف ہے, وہ کسی کا ہمیں جھکانا نہیں جاتا آدمی, لیکن وہ سب سے ذلیل چیز کیا مٹی ہے اس کے سامنے رکھ دیتا ہے. بہت بڑی بات ہے. لکھا ہے بڑی اشرائی اس وقت ہدایت کو وہی روکتے ہیں, فرعونیوں نے بہت چاہا کہ فرعون کے سامنے وہ سجدہ کر دے, بہت پوری کوشش ہوئی کہ بنی اسرائیل سجدہ کرے فرعون کے سامنے, انہوں نے کہا نہیں. www.atabliq.com/revivalofiman ہم انبیاء کے اولاد ہیں, ہم غیر اللہ کے سامنے اپنی پریشانی کو ڈھونڈا نہیں سکتے, نہیں کر سکتا. قتل کیے گئے, کتنے قتل ہوئے, لیکن اپنی پریشانی کو فرعون کے سامنے جھکائے ہیں, اور یہ کہا کہ ہم بنی اسرائیل یعنی ہم انبیاء کے اولاد ہیں, ہم غیر اللہ کے سامنے اپنی پریشانی کو جھکا نہیں سکتے. تو نماز ایسی چیز ہے, صحیح معنوں میں افضلیت کا اظہار ہوتا ہے, روزے میں بھی اظہار ہوتا ہے, لیکن دل پر نہیں ہوتا, افطار ہو جاتا ہے. ابدیت کا صحیح مظاہرہ, سب نعمتیں رکھی ہوئی ہیں, بھوک بھی لگی ہے, پیاس بھی لگی ہے, نہیں کھاتا, اللہ کے حکم کا منتظر ہے, اذان ہو جائے گا بچ جائے تب اس کے بعد لگا. تو نماز روزے میں تو پتہ نہیں چلتا, لیکن نماز سراپا ابدیت کا اظہار ہے. کبھی آدمی کھڑا ہوتا ہے, کبھی جھکتا ہے, کبھی سجدے میں جاتا ہے, کبھی التحیات پڑھتا ہے, کبھی قرآن کرتا ہے, کبھی تسبیح پڑھتا ہے, سب چیزیں نماز کے اندر, پوری نماز کے اندر جامعیت ہے, تمام عبادات کی جامعیت نماز کے اندر ہے. ابھی میں نے بیان کیا ہے کہ نماز میں روزہ بھی ہے, نماز میں کھاتا پیتا ہے, نہیں کھاتا پیتا, نماز میں کیا ہے, حج بھی ہے, احرام باندھ کیا ہے, لیکن نماز میں زکات بھی ہے. تو کچھ لوگوں نے کہا کہ ہم لوگ سوچنے لگے کہ زکات کو کیسے ثابت کرتے ہیں کہ نماز میں زکات بھی ہے, ابھی وہاں گئے ہیں. میں نے کہا کہ نماز کے لیے سخت ضروری ہے, यहां से यहां पे ले करेंगे और मर्द सबके लिए जरूरी है कि कपड़ा बने तो कपड़ा पैसे ही से मिलेगा। मालूम है कि नमाज के लिए जकात ही नमाज में जकात ही जाती है, इंसान के मार ये जकात है और इस परेशानी सबसे औरत के लिए लाजिम है। यहां से यहां का स्पर्धा करना लाजिम है तो कपड़े से जब करें कपड़ा खरीद ही जाओ जब तो कपड़े में क्या है जकात है, कपड़े से जकात बड़ा नमाज जामे और इबादत है उसके लिए रुकू है, उसके लिए सुजूद है, उसके लिए गुस्ल है, रोजे के लिए गुस्ल नहीं है, जकात के लिए गुस्ल नहीं है, हज के लिए हज का गुस्ल नहीं है, नमाज अब बड़ी रिश्ते से बगैर गुस्ल है क्या वजू के उसके लिए सहारत जरूरी है। अल्लाह ताला ने नमाज बहुत बड़ा तोहफा दिया है, मेराज है तोहफा मिला है नमाज का इस बिना पर। अब तो रोजा तो रख ही लिया हम लोगों ने, अब नमाज की भी तैयारी कर ली जाए, हर तरह न छोड़ो नमाज, कजा न करो। हमारी किताबें आता है फातिश सरा नमाज की फौज हो गई, उसकी वजह लिखते हैं कि फातिश सरा बोलते हैं यही कहा जाता है उसे नमाज को फौज कर दिया। कहते मोमिन की बड़ी है कि नमाज को फौज करे, बहुत हो तो सकती है लेकिन बहुत कर नहीं सकता मोमिन नमाज को, बहुत हो तो सकती है जाति सलाद नमाज जाय हो गई लेकिन आजादी सलाद नमाज को जाय किया आजाद ये नहीं हो सकता इजाद सलाद तो नमाज को जाय होना ये तो भूल चूक से है हो सकती है एक मोमिन उम्र के नमाज को जाय करे ये मुमकिन नहीं है। तो नमाज की बड़ी अहमियत है, अल्लाह सबको इसी तौर पर जाना फजर की नमाज है बहुत कम लोग पहुंच पाते हैं, बहुत कम लोग। दोहर की नमाज है धूप लग रही है फराकिल हो रही है मामूली मामूली को चिंता करते हैं। इस बिना पर नमाज की पाबंदी का इरादा करके जाए इसको ऐसे मनाता है नमाज की पाबंदी जो साहब है जो साहब हैं उनको जकात अदा करना जरूरी है। वो कैद सिर्फ रमजान नहीं है कि रमजान में आप जकात अदा करें, जब भी वो नमाज को जकात को अदा करना है हर जगह जो है तो बाजा नमाज की पाबंदी। यह हदीस भी मुझे याद आई इस वजह से मैंने पढ़ लिया कि हुजूर अंदर सदनता अभी सदन है कितनी उमदा मिसाल किया है किसी के दरवाजे पर नहर हो और पांचों वजह नहाता हो पर मैं उसे समझाने के तरीक लिखा है वाखारी लिखा है कि मुस्लिम पर अमसान के अबवा बना खुलता है मुस्लिम पर जुराजा अल्लाह ताला ने खुद अमसान बयान किए मिसाल है इस बराबर की ये मिसाल है पढ़ा की मिसाल है कि नहीं अमसान अमसानों कुरान पर इब्ने कईम ने पूरी किताब लिखी है इब्ने कईम ने लिखा अमसानों कुरान कुरान की जो मिसालें दी हैं तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कैसे उनका मिसाल दिया है। गुस्ल जब आदमी करेगा पाक साफ हो जाएगा, नमाज पढ़ेगा तो पाक साफ हो जाएगा। इन न शराब तनहा फांसा है वह मुनकर गुस्से से पढ़ेगा अल्लाह तला फांसा और मुनकर से इसके जरिए से रोक देंगे उसको। इस तरह बहम आजमा सबके लिए जरूरी है ये नमाज की पाबंदी। खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब देर रात की नमाज है तो हजरत बिलाल से फरमाते थे अरे ना या बिलाल अरे बिलाल राहत हो जाओ जो बहुत देर से हम बात कर रहे हैं दावत की और सब्जी की और खाने की और पीने की और नमाज पढ़ो है कि नहीं हदीस दाइ के नबी सल्लल्लाहु अलैहि वसल्लम गुफ्तगू की आदमी नहीं जिक्र करते थे तबली की बात की तालीम की तरबियत की तरकिया की यही की बात है कहते थे अरे मतलब ये कि अब हमको अल्लाह से बड़ा राहत मिलाओ हम ये जो काम कर रहे थे ये भी इबादत है लेकिन तबलीग के बाद ऐसे ही इबादत है हमको ऐसी बात करो जो तबलीग और दावत के दरमियान में वास्ता न आने पाए बड़ा रस अल्लाह सब से बात कराओ वैदा फरक फंसा वैदा रद्द फरक वैदा फरक जब दावत और तबलीग काम से फारिग हुआ तो अल्लाह से जब बड़ा रस तब उसे जब देर हो जाती थी दादा सिराज से क्या कहते थे अरे ना ये बेदाज अरे बेदाज आधान दू अब चलो हमको अल्लाह से मिला दो अल्लाह से मुराजात करने का मौका दो اب ادھر سے تبدیل ہم کو راحت نہیں ہے, کچھ گھبرا نہیں ہے ہماری طبیعت. ارے نا کیا بلال, ارے بلال راحت اذان کرو, وضو کراؤ, نماز پڑھاؤ, اللہ کی تسبیح کراؤ, تقدیر کراؤ, تلاوت کراؤ, رکو کراؤ, سجدہ کراؤ, یہ ہے تسبیح. ارے نا کیا بلال. اور ایک صبح کی بات بھی ہے, روایت چاہے رہی ہے, نبی اکرم صلی اللہ علیہ وسلم کبھی کبھی حضرت عائشہ سے کہتے تھے یا حمیرا کل لینی, جب حضور صلی اللہ علیہ وسلم تشریف لاتے تھے اوپر سے کچھ سے آتے تھے تو دنیا کی روزی پہ بالکل پہ مناسبت ہی رہتی تھی, جی نہیں چاہتا تھا بولنے کا, کیونکہ وہاں حضرت موسیٰ علیہ السلام متری آیا ہے, جب انہوں نے اللہ سے کلام کیا تو آنے کے بعد کسی سے کلام کرتے ہی نہیں تھے. کیا ہی سمجھے گا, جو خدا کا کلام سنے ہو, جو اس کے اندر لذت ہو, مخلوق کلام لذت ہو سکتی ہے. موسیٰ علیہ السلام کو لطف نہیں ہے, بولنے چپ ہو جاتے ہیں خاموش, کلام کر کے خدا سے. رسول اللہ صلی اللہ علیہ وسلم جب تشریف لاتے ہیں راتوں کہاں کہاں کس شہر سے آتے تو حضرت عائشہ سے کہتے ہیں کل بھی یا ہو میرا, یہ دلہن کا جملہ ہے, ایسے آئی دام سے کلام کرو تاکہ یہاں کے لوگوں سے کوئی مناسبت ہو گئی کہ بات تو کر سکوں. کل بھی یا ہو میرا کلام کرو تاکہ یہاں کے لوگوں سے جو بے مونا مست بھی ہے, تم ادھر ادھر کی بات پوچھ کرو گے تو دنیا والوں کی باتوں سے تعلق ہو جائے گا. یہ تھے نبی صلی اللہ علیہ وسلم. نماز کے لیے کبھی بھیجے نہیں, کبھی ذکر کے لیے, کبھی سجدہ کے لیے, کبھی تعلیم اور تربیت کے لیے, عمرہ کی تعلیم الگ, عرما کی الگ, مردوں کے الگ, عورتوں کے لیے خاص مجلس فرماتے تھے نبی صلی اللہ علیہ وسلم. عورتوں کی خاص مجلس ہوتی تھی جس میں نبی اکرم صلی اللہ علیہ وسلم جیسے مردوں کے لیے تبلیغ اور دعوت کرتے تھے, عورتوں کے لیے بھی کرتے تھے, سناتے تھے ان کو اس برابر خصوصی بچی مردوں کے لیے ضروری خالی خالص نہیں تھی بلکہ عورتوں کے لیے بھی تھی, کیونکہ آپ سب کے لیے نبی تھے, مردوں کے لیے بھی نبی تھے, عورتوں کے لیے کیا عورتوں کو چھوڑ سکتے تھے. حضور صلی اللہ علیہ وسلم باقاعدہ وعد و نصیحت کرتے تھے, خود انتظام تھا ان کے وہاں کیا حضرت عائشہ کا بچہ معاہدہ تھی مقررہ بیان کرتی تھی, مرد سنتے تھے. اس بنا پر اس دین کے کام میں دوستوں بزرگوں امر بھی مارو نہیں, ان کا تعلیم و تربیت بات کرتی ہے سے شروع ہوا ہے, اس کو چھوڑو نہیں, جتنا ہو سکے کرو ان شاء اللہ رضی اس کی برکت سے امت کی اصلاح ہوگی. ایک ہی طریقہ نہیں, جیسے بھی تم کر سکو, چند حدیثیں سنا دو, چند مسائل بیان کر دو, چند واقع دو صحابہ کے واقعات بیان کر دو, اپنے اور لڑکوں سے بیان کرو صحابہ کے واقعات. اب وہ کہیں صحابہ کے واقعات سے بیان کرتا ہے علی وغیرہ بہت کتابیں لکھی ان کی ماں نے وغیرہ نے, کہ ہم لوگوں سے عورتیں صحابہ کے واقعات سنا دی تھی بچوں صحابیات کے واقعات سنا دی تھی, ذہن بنتا تھا کہ اس کا صحابیات کے سیرت کا ذہن بنتا تھا, صحابہ کے سیرت کا ذہن بنتا تھا بچے, اور اب ذہن دوسرا بنتا ہے. اتنے بڑے لڑکے کیا کیا سیکھ آتے ہیں ہمیں کیا نہیں کرتا, کیا کر سیکھ جانتے ہی نہیں کہ اللہ کیا ہے, اللہ کے رسول کیا ہے, جی کیا ہے اسلام کے, یہ آپ کی ذمہ داری. یا ایھا الذین آمنوا قوا انفسکم واہلکم نارا وقودہا الناس والحجارۃ, اے لوگو اپنے کو بھی آگ سے بچاؤ اور اپنے اولاد کو بھی آگ سے بچاؤ. یا ایھا الذین آمنوا قوا انفسکم واہلکم نارا, آگے تو بہت زبردست مجھے یہ مانا کہتے ہیں بدل اسی ایندھن لوگ ہوں گے اور پتھر ہوں گے, ایندھن لوگ ہوں گے اور پتھر ہوں گے. ایک پتھر رو رہا تھا مطلبی میں ہے, موسیٰ علیہ السلام جا رہے تھے, کہا کیوں رو رہے ہو تم, کہا اللہ نے فرمایا کہ جہنم کے ایندھن لوگ ہوں گے اور پتھر ہوں گے تو میں رو رہا ہوں, ہم ہی کو جہنم میں جانے اللہ کر رہا ہے. کہا نہیں ہم سے بارش کریں گے تمہاری, اب روایت جتنی کبھی وہ نہیں کر سکتا. موسیٰ علیہ السلام گئے پوچھا اللہ تعالیٰ نے کہا ارے کسی نے کچھ کہا تھا تم سے, کہا ہاں ایک پتھر توڑ رہا تھا اسے کہہ رہا تھا, کہا جا کہا تو میں نے بری کر دیا ہے. मैंने उसको जहन्नम में डालने से निकाल दिया, नहीं जानना मैंने आए कह दिया, खुशखबरी सुना दिया। फिर दोबारा जब जाने कभी रो रहा, लेकिन ये कर रहा हूं तब भी रो रहा। उन्होंने कहा भाई तुमको तो बर्बाद हो गई, जानने में तुम ले जाओ अल्लाह ने कहा, कहा अब क्यों रो रहे हो? कहा जिस रोने को ऐसे बरात हुई वही छोड़ दो, इसी रोने को ऐसे छोड़। हजरत जुले शर्माते हैं कि बाल लोग कहते हैं कि अब तस्बीह की क्या जरूरत है, अब तो वाकिल हुए हैं, अब तस्बीह क्या जरूरत। कहा तस्बीह से तो वाकिल हुआ, उसी को छोड़ दो। दोस्तों ये सब बहाने बात ही है कि बूढ़े हो गए नहीं कर सकते, बीमारी से उसी में करो जो कुछ कर सकते हो। अल्लाह ताला हम सबको अल्लाह को राजी करने वाले आमाल की करने की तौफीक बराबर फरमाए। नमाज पढ़ना अपने लिए जरूरी समझो, जमात से पढ़ना जरूरी समझो, इसमें कोई बहाना बाजी न करो। रोजा रख सकते हो रहो, बहाने से छोड़ो नहीं। ज़कात तुमको अल्लाह ने दिया है, 1 लाख दिया है तो ज़कात कितनी निकलेगी? 2,500। तो 2,500 को तो आदमी देता है और 97,500 जो बचता है उसको नहीं देता, कहता है वो कुर्बानी होता है। 1 करोड़ में 2,500,000 निकलेगा, 97,500,000 बचेगा उसको नहीं देता है, और जो जीवन है उसको देखता है। ये भूल है, उसके लिए 1,000 बड़ा से वाली दौड़ाते हैं कि 200 के लिए। ये बहुत बड़ा काम है, बच्चा तालीमी काम जो हो रहा है मदरसे को, ऐसे चाहे और माकूल जिल्लत हो, ये काम बहुत बड़े आलिम है, बहुत बड़े हमें अपारे समय में है। ये किसी ने कहा कि मौलवी लोग जकात वसूल करके ले आते हैं और खा जाते हैं। कहा करते क्या है? क्या मस्जिद मदरसे चलाते हैं? क्या ये कम कम मदरसे चला रहे हैं? अगर वो छोड़ दे वो तो मदरसे बंद हो जाएगा, चीज काम ही सब खत्म हो जाएगा, करने तो जैसा कर रहे हैं वो। ये 6वीं सदी के बुजुर्गों का है, उस जमाने में भी ये समय चला रहा है। कामयाबी बोल साहब, काम करो काम, जब तुम कुल नहीं करते दूसरा करते हो, क्या तलाश करते हो? अल्लाह से इतनी नापसंद होगी, बराबर समझ लीजिए कि जबान से निकाला करो करना, पकड़ हो सकती है तुम्हारी। अगर ये न हो मदारी, नमाज पढ़ाने वाले नहीं मिलेंगे, तुम्हारी नमाज जनाजे की कोई पढ़ाने वाला नहीं मिलेगा। एक जैसे मैं गया सतना मौलाना, सतना हम अच्छे तमाना से दीक्षा भी आए थे, तो कहा मुझसे कहा कि फिर सपना आया करो, यहाँ जनाजे बगैर नमाज के सफर कर दिया जाता है, यहाँ आया मुझसे खुद कहा उन्होंने कि आया करो यहाँ पर, इतनी जिहादत है। खुद उन्होंने मैं मकसद कायम किया, जितने कायम किए उसकी वजह से नमाज जनाजे से होने लगी, जनाजे की नमाज। बहरहाल मेरे दोस्तों बुजुर्गों ये सब ठीक के काम है, कुछ इंफरादी काम है, कुछ मुतासी काम है, दोनों को करने की जरूरत है। इस तरह पर अल्लाह ताला हम सबको तौफीक दे फराइज को अदा करने की खास तौर से, और उस फराइज में से एक फरीदा ये भी है कि अपने भाइयों को पहुंचाओ दीन को, कैसे हो वह तवास होगी हक के बसवास हो सब हक की वसीयत दे दो, वसीयत माए ताकीद करो, और इस सिलसिले में अगर कोई लगवाई बात पेश आए तो सब्र करो। अल्लाह ताला हम सबको इसकी तौफीक दे। ये जो मेरा बयान 29वां है, 29 साहब जा रहा है तो 29वां है, अब शायद ये आखिरी बयान है, उसके बाद से पूरी बात आखिरी वाली बात करके जा रहा हूं। पूरे फराइज के अदायगी का एहतमाम करो, जब फराइज की अदायगी करो तो अपने ईमान के पास कितनी जरूरत है, बच्चों को अपने ईमान की तालीम करो। बहुत सी जमातें फरादात जिहादात वाली निकल रही हैं, हमारे बच्चे मुतासर हो रहे हैं, जा रहे हैं उधर, दूसरी तालीम उनको इल्म नहीं है, बाहर क्या समझ रहे हैं, क्या तौहीद है, क्या रिसालत है। माँ बाप ने जब नहीं सिखाया, एक मामूली आदमी आता अनपढ़ आदमी है, कुछ ही लोगों की बातें करके बता देता है, मुर्तद कर देता है। ये आपसे सवाल होगा अपने नौजवान बच्चों के मुताबिक। अल्लाह हम सबको तौफीक दे, वह आप अलहम्दुलिल्लाह रब्बिल आलमीन। आइए दुआ, आपकी दुआ भी कर दीजिए, आप कहते हैं दुआ कर, नहीं आप कहते हैं दुआ कर। اللهم صل على سيدنا النبي صلى الله عليه وسلم. اللہ تعالیٰ اپنے فضل و سے جو باتیں ہم نے کہیں پورے مہینے میں وہاں بھی یہاں بھی, اللہ تعالیٰ مجھے بھی عمل کی توفیق دے, میرے ورثہ کو, میرے اولاد کو, متعلقین, منتصبین, مریضین سب کو عمل کی توفیق میں عمل فرمائے. عام لوگ تو سب کے لیے دین ہے, کوئی اسے مستثنا نہیں ہے, سب کو اپنی اصلاح کی فکر چاہیے اور خاص طور سے فرائض کی ادائیگی کا اہتمام کرنا چاہیے, اپنے اخلاق کو درست کرنا ہے, اپنے معاملات کو درست کرنا ہے. بڑی شکایتیں مل رہی ہیں معاملات میں, بہت شکایتیں خود مسلمان کر رہے ہیں. اللہ ہم سب کی اصلاح فرما دے. وآخر دعوانا الحمد للہ رب العالمین.